سورة الحديد. بسم الله الرحمن الرحيم. سبح لله ما في السماوات والأرض وهو العزيز الحكيم. له ملك السماوات والأرض يحيي ويميت وهو على كل شيء قدير. هو الأول والآخر والظاهر والباطن وهو بكل شيء عليم. هو الذي خلق السماوات والأرض في ستة أيام ثم استوى على العرش. يعلم ما يلج في الأرض وما يخرج منها وما ينزل من السماء وما يعرج فيها وهو معكم أينما كنتم والله بما تعملون بصير. له ملك السماوات والأرض وإلى الله ترجع الأمور. يولج الليل في النهار ويولج النهار في الليل وهو عليم بذات الصدور. الله باجاري مهربان جي نالي سان شروع जेकी आसमानन ऐं ज़मीन में आहे सो सभु अल्लाह जी पाकाई बयान कंदो आहे ऐं उहो ग़ालिब हिकमत वारो आहे। आसमानन ऐं ज़मीन जी बादशाही उन जी आहे। उहो जीआरींदो आहे ऐं मारींदो आहे ऐं उहो सभु कंहिं शइ ते वस वारो आहे। उहो सभ खां पहिरियों ऐं सभ खां पोयूं ऐं पधरो ऐं ॻुझो आहे। उहो सभु कंहिं शइ खे ॼाणंदड़ आहे। अल्लाह उहो आहे जंहिं आसमाननि ऐं ज़मीन खे छहनि ॾींहनि में बणायो, वरी अर्श ते मुतवजह थियो जेकी ज़मीन में घिड़ंदो आहे ऐं जेकी निकरंदो आहे ऐं जेकी आसमान मां लहंदो आहे ऐं जेकी मुझ चढ़ी वेंदो आहे सो सभु उहो ॼाणंदो आहे। ऐं जिते अवीं हुजो उते उहो अव्हां सां गॾु आहे ऐं जेकी कंदा आहियो सो अल्लाह ॾिसंदड़ आहे। आसमाननि ऐं ज़मीन जी बादशाही उन जी आहे ऐं अल्लाह ॾांहुं सभु कम वराया वञनि था। राति खे ॾींहं में घेड़ींदो आहे ऐं ॾींहं खे राति में घेड़ींदो आहे ऐं उहो सीननि वारो कुझु ॼाणंदड़ आहे। آمنوا بالله ورسوله وأنفقوا مما جعلكم مستخلفين فيه فالذين آمنوا منكم وأنفقوا لهم أجر كبير. وما لكم لا تؤمنون بالله والرسول يدعوكم لتؤمنوا بربكم وقد أخذ ميثاقكم إن كنتم مؤمنين. هو الذي ينزل على عبده آيات بينات ليخرجكم من الظلمات إلى النور وإن الله بكم لرؤوف رحيم. وما لكم ألا تنفقوا في سبيل الله ولله ميراث السماوات والأرض لا يستوي منكم من أنفق من قبل الفتح وقاتل أولئك أعظم درجة من الذين أنفقوا من بعد وقاتلوا وكلا وعد الله الحسنى والله بما تعملون خبير. الله اي سندس پیغمبرت ایمان آنو اي انہی مال ما خرچو جہ میں اوہاں کے بین جو وارث کئیو اتھس اي اوہاں ما جن ایمان آدو اي اللہ جی واٹ میں خرچ کئیو تن لائے وڈو اجر آہی اي اوہاں کے چھاتیو آہے جو اللہ تے ایمان نتھا آنو حالانکہ پیغمبر اوہاں کے سڑے تھو تم ہی پہنجے پالن ہارت ایمان آنو ऐं बेशक अल्लाह अव्हां खां अंजाम वरितो आहे जेकॾहिं मञण वारा आहियो. अल्लाह उहो आहे जेको पंहिंजे बाने मुहम्मद सलाहु वसलम ते पधरियूं आयतूं नाज़िल कंदो आहे त कुफर जे ऊंधायुनि मां इस्लाम जे सोजरे ॾांहुं अव्हां खे कढे. ऐं बेशक अल्लाह अव्हां ते शफ़क़त कंदड़ महरबान आहे. ऐं अव्हां खे छा थियो आहे जो अल्लाह जी वाट में न ख़र्चींदा आहियो हालांकि आसमाननि ऐं ज़मीन जी मीरास ख़ासि अल्लाह जी आहे जंहिं मके जे फतह खां अॻु ख़र्च कयो ऐं अल्लाह जे दीन लाइ काफ़रनि सां विढ़ियो तंहिंजे बराबरि अव्हां मां को बि कोन्हे. इहे उन्हनि खां तमामु वॾे मर्तबे वारा आहिनि जिन फतह खां पोइ ख़र्च कयो ऐं दीन लाइ विढ़िया ऐं हर हिक खे अल्लाह चङो अंजाम ॾिनो आहे. ऐं जेकी कंदा आहियो तंहिंजी अल्लाह पूरी ख़बर रखंदड़ आहे. من ذا الذي يقرض الله قرضا حسنا فيضاعفه له وله اجر كريم. يوم ترى المؤمنين والمؤمنات يسعى نورهم بين أيديهم وبأيمانهم بشراكم اليوم جنات تجري من تحتها الأنهار خالدين فيها ذلك هو الفوز العظيم. يوم يقول المنافقون والمنافقات للذين آمنوا انظرونا نقتبس من نوركم قيل ارجعوا وراءكم فالتمسوا نورا فضرب بينهم بسور له باب باطنه فيه الرحمة وظاهره من قبله العذاب. ينادونهم ألم نكن معكم قالوا بلى ولكنكم فتنتم أنفسكم وتربصتم وارتبتم وغرتكم الأماني حتى جاء أمر الله وغركم بالله الغرور. فاليوم لا يؤخذ منكم فدية ولا من الذين كفروا مأواكم النار هي مولاكم وبئس المصير. وہ کیر آہے جو اللہ کے چنگو کرد دے وی اللہ وہ کرد ان کے بینوں کرے دیندو اے ان لائے سگورو اجر آہے. یاد کر جہنی مومنن اے مومنیانین کے ہن حالت میں دسندیں جو سندن نور انہن جے اگیاں ऐं उन्हनि जे सजन पासनि खां पियो डोड़ंदो. चइबनि तव्हां खे ख़ुशख़बरी हुजे जो अॼु अव्हां लाइ अहिड़ा बाग आहिनि जिन जे हेठां वाहियूं पयूं वहनि उते सदाई रहंदो. इहा वॾी मुराद माणण आहे. जंहिं ॾींहुं मुनाफ़िक ऐं मुनाफ़िकियाणियूं गॾिजी मोमिननि खे चवंदा त तरसो त सही त अव्हां जे ईमानी नूर मां कुझु रोशनी वठूं, चयो वेंदो तव्हीं पंहिंजे पुठिते दुनिया ॾांहुं मोटो, पोइ को सोझरो ॻोल्हियो, पोइ संदन विच में हिकु अहिड़ी भित हई वेंदी जंहिंखे दरवाज़ो हूंदो। उन भित जे अंदरां रहमत हूंदी ऐं उन जे ॿाहिरें पासे खां अज़ाब। मुनाफ़िक मुसलमाननि खे सॾींदा ऐं चवंदा त असीं अव्हां सां दुनिया में गॾु न हुआसूं छा? मुसलमान चवंदा त हाओ, पर पंहिंजो पाण खे जोखे में विधव ऐं ईमान आणण में देर कंदा रहियो ऐं नबूवत में शक आंदव ऐं अव्हां खे सदन ठगे छॾियो, तव्हां जो अल्लाह जो हुकुम आयो ऐं अव्हां खे अल्लाह जे हुकुम मञण खां शैतान ठगींदड़ ठगे छॾियो। तंहिं करे ऐं मुनाफ़िको, अॼु न की अव्हां खां ऐं न की काफ़रनि खां को बदिलो वठिबो। अव्हां जी जाइ दौज़ख जी बाहि आहे, इहा अव्हां जे लाइक़ु आहे ऐं इहा मोटण जी जाइ बुछड़ी आहे। أَلَمْ يَأْنِنِ الَّذِينَ آمَنُوا أَنْ تَخْشَعَ قُلُوبُهُمْ لِذِكْرِ اللَّهِ وَمَا نَزَلَ مِنَ الْحَقِّ وَلَا يَكُونُوا كَالَّذِينَ أُوتُوا الْكِتَابَ مِنْ قَبْلُ فَطَالَ عَلَيْهِمُ الْأَمَدُ فَقَسَتْ قُلُوبُهُمْ وكثير منهم فاسقون. اعلموا أن الله يحيي الأرض بعد موتها قد بينا لكم الآيات لعلكم تعقلون. अञा मोमिननि लाइ उहो वक़्तु न आयो आहे छा जो अल्लाह जे यादि करण वक़्तु ऐं वही इलाहीअ मां जेकी नाज़िल थियो तंहिंजे यादि आणण वक़्तु संदन दिलियूं आज़ी कनि ऐं उन्हनि वांगुरु न थियनि जिन खे हिन खां अॻु किताब ॾिनो वियो, पोइ मथन डिघी मुद्दत गुज़री, तंहिं करे संदन दिलियूं सख़्त थी वयूं ऐं मंझावन घणा बेदीन आहिनि। ॼाणो त अल्लाह ज़मीन खे संदसि वेरानीअ खां पोइ आबाद कंदो आहे। बेशक असां अव्हां लाइ चिटियूं निशानियूं बयान कयूं आहिनि त मन अव्हीं परूड़ियो। إن المصدقين والمصدقات وأقرضوا الله قرضا حسنا يضاعف لهم ولهم أجر كريم. والذين آمنوا بالله ورسله أولئك هم الصديقون والشهداء عند ربهم لهم أجرهم ونورهم. والذين كفروا وكذبوا بآياتنا أولئك أصحاب الجحيم. بيشك خيرات ڏيندڙن ۽ خيرات ڏيندڙن کي ۽ جن الله کي سونو قرض ڏنو آهي تن کي بيڻو ڪري ڏبو ۽ انهن لاءِ سڳورو اجر آهي ۽ جن الله ऐं संदसि पैगम्बरनि ते ईमान आंदो आहे उहे ई पंहिंजे पालनहार वटि बिल्कुलु सचा ऐं शहीद आहिनि। उन्हनि लाइ संदन अजर ऐं संदन नूर आहे ऐं जिन कुफ़र कयो ऐं असांजी आयतुनि खे कूड़ भायो उहे दौज़ख़ी आहिनि। اعلموا أنما الحياة الدنيا لعب ولهو وزينة وتفاخر بينكم وتكاثر في الأموال والأولاد كمثل غيث أعجب الكفار نباته ثم يهيج فتراه مصفرا ثم يكون حطاما وفي الآخرة عذاب شديد ومغفرة من الله ورضوان وما الحياة الدنيا إلا متاع الغرور سابقوا إلى مغفرة من ربكم وجنة عرضها كعرض السماء والأرض أعدت للذين آمنوا بالله ورسله ذلك فضل الله يؤتيه من يشاء والله ذو الفضل العظيم جانو تا دنیا جی حیاتی رگو ہک راند این بے فائدی این سنگار این پان میں فخر کرن ऐं मालनि ऐं औलादनि में हिक ॿिए खां घणाई तलबण आहे इन्हीअ जो मिसाल उन मींहं वांगुरु आहे जंहिं जो सलो ॼमाइण कुड़मियुनि खे अजब में विझे वरी सुकी वञे पोइ उन खे पीलो थियल ॾिसी वरी भुरी वञे ऐं आख़िरत में अल्लाह जे दुश्मननि लाइ सख़्तु अज़ाब आहे ऐं अल्लाह जे दोस्तनि लाइ अल्लाह खां बख़्शिश ऐं रज़ामंदी आहे ऐं दुनिया जी हयाती रुगो ठगीअ जो सामान आहे पंहिंजे पालणहार जी बख़्शिश ऐं उन बेहत ॾांहुं अगराई करियो जंहिंजी वेकराई आसमान ऐं ज़मीन जे वेकराई वांगुरु आहे उन्हनि लाइ तयार कयो वियो आहे जिन अल्लाह ऐं संस पैगम्बरनि ते ईमान आंदो इहो अल्लाह जो फज़ल आहे जंहिंखे वणेसि तंहिंखे ॾींदो आहे ऐं अल्लाह वॾे फज़ल वारो आहे ما أصاب من مصيبة في الأرض ولا في أنفسكم إلا في كتاب من قبل أن نبرأها إن ذلك على الله يسير لكي لا تأسوا على ما فاتكم ولا تفرحوا بما آتاكم والله لا يحب كل مختال فخور الذين يبخلون ويأمرون الناس بالبخل ومن يتول فإن الله هو الغني الحميد قاب مصیبت نکی زمین میں اے نکی اوہاں جے جندن میں پہنچندی آہے پر انہی کھاں اگو نکھے پیدا کروں ہک کتاب میں لکھل آہے بے شک یہ کم اللہ کے آسان آہے ہن کرے یا خبر ڈنی اتھوں تے جے کی اواں جے ہتھن ماں ویو تے تے ارمان نہ کریو اے جے کی اواں کے عطا کیائیں تے تے خوشی نہ کریو ائی اللہ سب کے ہٹھیلے پان پڈائندڑ کے دوست نہ رکھندو آہے جے کی بخل کنداہن ائی ماہن کے بخل لسینداہن ائی جے کو منہ موڑیندو تا بے شک اللہ ہوئی بے پرواہ سارا الہی لقد ارسلنا رسلنا بالبینات وانزلنا معهم الكتاب والمیزان ليقوم الناس بالقسط وأنزلنا الحديد فيه بأس شديد ومنافع للناس وليعلم الله من ينصره ورسله بالغيب إن الله قوي عزيز بے شک پہنجن پیغمبرن کے پدرن نشان سا موکلیو سوں ایں سانن کتاب ایں تارازی ہن لائے موکلیو سوں تا مانو انصاف اسا بیہق وٹھن ایں لوہ موکلیو سوں جہن جے کرے سخت ویڑھ آہی ایں مانو لائے بیا فائدہ باہن ایں تا جے کو اللہ ایں سندس پیغمبرن کے پر پٹھ مدد دیے تیں کے اللہ معلوم کرے بے شک اللہ سگھارو غالب آہی وَلَقَدْ أَرْسَلْنَا نُوحًا وَإِبْرَاهِيمَ وَجَعَلْنَا فِي ذُرِّيَّتِهِمَا النُّبُوَّةَ وَالْكِتَابَ فَمِنْهُمْ مُهْتَدٍ وَكَثِيرٌ مِّنْهُمْ فَاسِقُونَ ثم قفينا على آثارهم برسلنا وقفينا بعيسى ابن مريم وآتيناه الإنجيل وجعلنا في قلوب الذين اتبعوه رأفة ورحمة ورهبانية ابتدعوها ما كتبناها عليهم إلا ابتغاء رضوان الله فما رعوها حق رعايتها فآتينا الذين آمنوا منهم أجرهم وكثير منهم فاسقون اي بے شک نوح اي ابراہیم کے موکلیو سوں اي سندن اولاد میں پیغمبری اي کتاب امانت رکھو سوں کوئی منجھاون کے ہدایت وارا ہن اي منجھاون گھنا بے دین ہن وری پٹھاں پہجا بیا پیغمبر موکلیا سوں ایں پوئے تا عیسیٰ پٹ مریم جے کے موکلیو سوں ایں کھیس انجیل دنو سوں ایں جن سندس تابیداری کئی تن جے دلن میں نرمی ایں باج رکھی سوں ایں وہا گوشا نشینی جا پان ٹھاہی ہواؤں سا اسا متن فرض نہ کئی ہوئی پر اللہ جی رضا مندی جے طلب لائے پان ٹھاہی ہواؤں پوئے ان جو پورو حق نظر نہ رکھاؤں پوئے منجھاؤن جن ایمان آندو تن کے سندن اجر ڈنو سوں اے منجھاؤن گھنا بے دین آہن یا ایوہ الذین آمنوا اتقوا اللہ وآمنوا برسولہ یؤتکم کفلین من رحمتہ ویجعل لکم نورا ويجعل لكم نورا تمشون به ويغفر لكم والله غفور رحيم لئلا يعلم أهل الكتاب ألا يقدرون على شيء من فضل الله وأن الفضل بيد الله وَأَنَّ الْفَضْلَ بِيَدِ اللَّهِ يُؤْتِيهِ مَنْ يَشَاءُ وَاللَّهُ ذُو الْفَضْلِ الْعَظِيمِ اے ایمان وارو اللہ کان ڈجو اے سنس پیغمبر تے ایمان آنیو تاواں کے پہنجی باجھما بھانگا دی اے اواں کے اہڑو نور دی جیسا رستو ہلو ऐं अव्हां खे बख़्शे ऐं अल्लाह बख़्शण हार महरबान आहे हिन करे अल्लाह हीअ ख़बर ॾिनी त अहले किताब ॼाणनि त उहे अल्लाह जे फज़ल मां कंहिं शइ ते सघ रखी न सघंदा आहिनि ऐं त फज़ल अल्लाह जे हथ में आहे जंहिंखे वणेसि तंहिंखे ॾींदो आहे ऐं अल्लाह वॾे फज़ल वारो आहे